See you. जे हुनालाई पार्ने छैन जीवन भरुनालाई यसपालिको दसैँ तिहार तिमीसँगै मान्छु अरू केही चाहिँदैन तिमी साथमा भए तिमीसँग हुन पाए खुसी हुन्छु कान्छु छ खुसी हुनलाई पार्ने छैन जीवन भरुनलाई यसपालिको दसैँ तिहार तिमीसँगै मान्छु अरू केही चाहिँदैन तिमी साथमा भए तिमीसँग हुन पाए खुसी हुन्छु कान्छु तिमीसँग हुन पाए खुसी हुन्छु कान्छु खुसी हुन्छु कान्छु तिमी